FM Baiana de Megahertz. Time check. यो समय Timex घड़ी को हो. यस बेला हाम्रो स्टुडियोको घडीमा रातको 8 बजेको छ. यस टाइम चेकका प्रायोजक क्षितिज इलेक्ट्रोनिक्स सिन्धुली र तपाईँको स्वास्थ्यको साथी सिटी केयर हस्पिटल सिन्धुली रोड बर्दिवास. You have a message. Your message, your dedications. This is all about your SMS. This is SMS 92. This program is sponsored by Galaxy Academy, Dhura Bazar, Sindhuli. Hello, ladies and gentlemen. Very warm welcome to the another episode of SMS 92. पक्कै पनि हामी आउने गर्दछौँ SMS 92 लिएर प्रत्येक हप्ताको सोमबार, मङ्गलबार र बुधबारको साँझको यो बसाई 8 बजेदेखि करिब 8:45 सम्मको यो बसाई SMS 92 को हो. तपाईँलाई पनि थाहा नै छ हामी आउने गर्दछौँ यही समयमा तपाईँलाई रमाइलो गर्नको लागि, तपाईँसँगै रमाइलो गर्नको लागि, तपाईँकै रमाइला रमाइला मेसेजको साथसाथमा रमाइला रमाइला गीत सङ्गीत प्रस्तुत गरी यो 45 मिनटको समयलाई एकदमै रमाइलो गरी बिताउनको लागि हामी प्रयास गर्नेछौँ. मान्छेको जीवन हो दिनभर आफ्नै व्यस्तता, आफ्नै कामधन्दा, आफ्नै तनाव, टेन्सन के हुन्छ त्यो सब कुरालाई यति बेला तपाईँ भुलेर अब बेडमा जानुभन्दा केही छिन अगाडि यसो माइन्डलाई फ्रेस गर्नुहोस्, रिल्याक्स गर्नुहोस्, रमाउनुहोस् रमाउनुहोस् त्यही उद्देश्यले हामी लिएर आएका छौँ एसएमएस 92. सँगसँगै तपाईँले आफ्नै एसएमएस मार्फत तपाईँका आफ्ना आफन्त समूहान, डियर वान, नियर वान, जो कोहीलाई होस् मेसेज गर्न सक्नुहुनेछ, मिस गर्न सक्नुहुनेछ, कुनै इन्फर्मेसन छ भने त्यो गर्न सक्नुहुनेछ, डेडिकेसन गर्न सक्नुहुनेछ यो सब कुरा, किनकि यो प्रोग्राम हो तपाईँको आफ्नै, तपाईँले चाहेको कुराहरू यहाँबाट पोख्न सक्नुहुनेछ. तर पठाउनु पर्ने हुन्छ तपाईँले त्यसको लागि एसएमएस. एसएमएस गर्नको लागि प्रोसेस त उही हो, जानुहोस् मोबाइलको मेसेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एसडिएच टाइप गर्नुहोस्, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस् र तपाईँको मेसेज नेम एड्रेस लेखेर पठाउनुहोस् 7799 मा. वन्स अगेन, गो टु यर मोबाइल मेसेज बक्स, टाइप एसडिएच, लिभ अ स्पेस, टाइप 92, अगेन लिभ अ स्पेस, राइट युर मेसेज नेम एड्रेस एन्ड सेन्ड इट टु 7799. पक्कै पनि सुन्नुहोस् प्रोग्राम, पठाउनुहोस् एसएमएस, रमाउनुहोस् रमाउनुहोस् यो साँझलाई अझ त रमाइलो गरी मनाउनको लागि. तपाईँका रमाइला रमाइला एसएमएसहरूको यहाँ क्यू छ, त्यो सँगसँगै अरू थप एसएमएसहरूको म प्रतीक्षा गरिरहेको छु र यो प्रोसेस भनिरहेको छु. सँगसँगै हाम्रो स्पोन्सर पार्टनर ग्यालेक्सी एकाडेमी, जुन चाहिँ धुरा बजारमा रहेको छ, ग्यालेक्सी एकाडेमीको बारेमा पनि म एकैछिन पछाडि धेरै कुराहरू तपाईँलाई जानकारी लिएर आउनेछु. धेरै कुरा भन्नाले तपाईँले त्यहाँ गर्छ धेरै किसिमका चाहिँ कुराहरू सिक्न सक्नुहुनेछ, जीवन उपयोगी कुराहरू. र मोबाइल नम्बर र सम्पर्कको लागि चाहिँ एकैछिन पछाडि मैले लिएर आउनेछु मोबाइल नम्बर. तपाईँ टिप्न चाहनुहुन्छ भने चाहिँ ट्याक रेडी भएर बस्नुहोला है. समाज यी प्रोग्राममा आज पनि उपस्थित भइसकेको छु भनेर मैले आज भनिन छु, होइन, ठिकै छ. तर पनि तपाईँले चिनिसक्नुभयो होला, टेक्निकल सपोर्ट अन्जनको छ भने यति बेला आवाज हो सुमन बरालको. हामी प्रत्येक दिन जस्तो प्रोग्रामको स्टार्टिङ एउटा रमाइलो साङ्गीतिक आवाजहरूबाट गर्दैछौँ। आज मैले तिनवटा साङ्गीतिक आवाज लिएर आएको छु, जुन चाहिँ बिल्कुलै नयाँ गीतहरू रहेका छन्, फर्स्ट टाइम बज्न गइरहेको छ आज हाम्रो रेडियो स्टेसनबाट। सो ती गीतहरू पनि तपाईँले सुनेर रम्न रमाउन सक्नुहुनेछ। यति बेला एउटा फर्स्टमा राख्दैछु, तर तपाईँ भने सुन्दै गर्नुहोला, म्यासेज गर्दै गर्नुहोला, अनि यताउति कतै नजानु होला, किनकि यो गीत सकिने बित्तिकैमा तपाईँकै म्यासेजहरू लिएर आउनेछु, कतै छुट्ला है फेरि। काटेर हत्केलामा राख्दिउँला, मुटु काटेर हत्केलामा राख्दिउँला, कलेजीलाई चिरेर तिम्रै नाम लेख्दिउँला, दिलको विषा दौसानु मनमा आई बस्दिउँला, जमिन खस्यौली मुटुको भित्र बास बसौले, जमिन खस्यौली मुटुको भित्र बास बसौले, खस्यौले मुटुको भित्र बास बस्यौले। पक्कै पनि अब मुटुको भित्र बास बस्नको लागि अब तपाईँ कोही बोलाउँदै हुनुहुन्छ वा कोही तपाईँ चाहनुहुन्छ कसैलाई बास राख्नको लागि, अब त्यो तपाईँको मनको कुरा भयो, त्यसमा मैले अब केही भन्ने कुरै भएन होइन त साथीहरू। तर यति बेला हो प्रोग्राम एसएमएस 92 रम्ने र रमाउने, तपाईँ चाहनुहुन्छ पनि यही क्रममा मिसिनको लागि भनेदेखि तपाईँ ट्याक्क जान सक्नुहुनेछ मोबाइलको मेसेज बक्समा, जानुहोस् टाइप गर्नुहोस् SDH एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस्, तपाईँको म्यासेज लेखेर नाम ठेगाना सहित पठाउनुहोस् 7799। त्यति गरिसकेपछि म तपाईँको एसएमएस मजाले पढ्नेछु यहाँनिर, र तपाईँ पनि रम्न सक्नुहुनेछ आफ्नो नाम आफ्नो एसएमएस चाहिँ रेडियो मार्फत सुनेर, त्यसै गरी तपाईँका साथीसँगै इष्टमित्रलाई सम्झन सक्नुहुनेछ, डेडिकेसन गर्न सक्नुहुनेछ, यी आदि कुराहरू तपाईँलाई स्थायी भएका कुराहरू हुन्। सो धेरै मैले भनिरहन भएन होइन, आजको लागि म अब धमाधम एसएमएस लिन गइरहेको छु, किनकि मसँग यहाँनिर एसएमएस एकदमै क्यू लागेर बसिरहेको छ, ढिला नगरिकन म तपाईँकै एसएमएस तर्फ बढिसकेँ है त। अगाडि लेख्नु भएको छ मेसेज, हाई दा, एउटा गजल त तडपी तडपी बात सुन्नु, के लेख्नु भयो ठ्याक्क चाहिँ बुझिनँ क्या, एउटा गजल त तडपी तडपी बाँच्छु म त तिम्रै यादमा, तिम्रो बन्न नसके नै बस्छु म त यसै गरी, मन पोल्छ चित्त दुख्छ तिमीलाई सम्झिएर, भक्कानिएर आउँछ किन तिम्रो माया अजम्बरी, यो जुनीमा तिम्रो बन्न पाइनँ मैले, अर्को जुनीमा आउँछु म त तिमीलाई तिम्रै बन्ने गरी, राम्रो फुल पाएँ भने टिप्न खोज्दा मैले, फुल हातमा नपर्दै पाएँ जब बिसरी के लेख्नुभयो लास्टमा अलिअलि बुझेँ अलिअलि बुझिनँ होइन जे अनि राम्रो प्रयास गर्नुभएको छ थ्याङ्क यू सो मच म्यासेज लेख्नु भएको छ तर नाम लेख्नु भएको छैन 530 हुने चाहिँ नम्बर हुने साथीले चाहिँ यो म्यासेज गर्नुभयो एनिवे थ्याङ्क यू सो मच फर पार्टिसिपेट अब नेक्स्ट टाइम पनि तपाईँको म्यासेज मैले अपेक्षा गरिरहनेछु है त मित्र अर्को म्यासेज छ हाई द के छ न्यू खबर भन्नुभएको छ अब न्यू खबर भन्नुपर्दा चाहिँ खासै न्यू चाहिँ केही पनि छैन होइन अब त्यही हो गर्मी अलिकता धेरै छ अब तपाईँहरूको यो साथ सहयोग माया हौसला उत्साहले चाहिँ यो गर्मीलाई पनि यति बेला अलिअलि शीतल शीतल महसुस दिइरहेको छ अरू कुरो भन्नपर्दाखेरि चाहिँ खासै अब त्यस्तो केही छैन बर्खा लागिरहेछ बाटो हिलो चिप्लो होइन यस्तै हो हाई द के छ न्यू खबर भन्नुभएको छ मेरो अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल तामाजोरबाट लाली ब्लन गुड नाइट ओके बाई भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच लालीजी अर्को म्यासेज छ हाई दा के छ खाना खानुभयो त तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो भन्ने सङ प्ले गरिदिनु है दा मलाई धेरै मनपर्छ क्या यो सङ माई अल सिस्टर ब्रदर एन्ड फ्रेन्ड अनि माई लाइफ पार्टनरलाई त भन्न मिल्दैन छैन अब लाइफ पार्टनर खोजेर अनि सुनाउन पर्ला यो सङ है भनिदिनु भएको छ ठुलो पीडा पोख्नु भयो अब किन हो यहाँबाट यसो सल्युसन मिल्छ कि भनेर होला होइन तपाईँले अब यति क्लु दिइसकेपछि हेर्नुहोस् लाइनमा हो कि अब लाइनमा दा कुरा आई एम कोपिला आले मगर फ्रम हतपते टु फेदी खोलाबाट ओके बाई बाई दा भन्नु लेख्नु भएको छ ल अब तपाईँले अर्को म्यासेज पठाउँदा चाहिँ है अर्को म्यासेज पठाउँदै नभए पनि अबको केही म्यासेजभित्रमा चाहिँ तपाईँले चाहिँ अब चाहिँ सङ चाहिँ लाइफ पार्टनरलाई पनि डेडिकेट गर्न मिल्ने गरेर पठाउनु होला है कुरो बुझिसक्नु भयो नेक्स्ट म्यासेज हेलो दाई दर्शन भन्नुभएको छ ल एकदम भाग्यमानी हुनु है म बेलगारीबाट सृजना मगर माई बेस्ट फ्रेन्ड सुभाष एन्ड बहिनी धना मगरलाई मिस यु भन्न चाहन्छु भने लेख्नु भएको छ को हुनुहुन्छ नाम भने लेख्नु भएन किन हो नाम लेख्न यस्तो विधि कन्जुस चाहिँ गर्नुभएको नम्बर चाहिँ 169 छ लास्टमा 169 हुने साथीले चाहिँ यो म्यासेज गर्नुभएको हो अर्को म्यासेज छ सुमन दाई के छ खबर भनेर लेख्नु भएको छ एकदम बिल्कुल झकास बिन्दास रमाइलो अनि अञ्जन दाई आरामै होला नि म बेलगारीबाट धना मगर मेरो दी सृजनालाई मिस यु बेस्ट फ्रेन्ड कुमारी मेरो फ्यामिलीलाई मिस यु भनेर लेख्नु भएको छ धनाजीलाई धेरै धेरै धन्यवाद जिन्दगीमा एउटा गल्ती गरिरहेछु जिन्दगीमा एउटै गल्ती गरिरहेछु धुलो अनुहारमा रहेछ मैले ऐना पुछिरहेछु वा वा वा के गर्ने कुरो केटा साथीहरू एकदम गहिरो गहिरो कुरो लिएर आउनुहुन्छ साथीहरू जिन्दगीमा एउटै गल्ती गरिरहेछु धुलो अनुहारमा रहेछ मैले ऐना पुछिरहेछु हे सुमन दा लासो फ्याफुल्ला के छ म कनपा थ्रीबाट अञ्जली तामाङ मेरो साथीहरूलाई मिस यु भन्न चाहन्छु ओके बाई दाई लेख्नुहोस् ल अञ्जलीजी थ्याङ्क यू सो मच अब अनुहारमा यसो मुख धेरै ऐना हेर्नु अब धेरै ऐना हेर्छन् केटीहरूले भन्ने कुरा यहाँबाट पनि थाहा भइहाल्यो होइन अब अरू कुरो के गरिरहनु जे होस् अब म्यासेज गरिदिनु भयो खुसी लाग्यो नेक्स्ट टाइम पनि तपाईँको म्यासेज पढ्न पाइयोस् अर्को म्यासेज फुटेको बाँसुरी हुँ म मिठो धुन त कहाँ दिन सक्छु र फुटेको बाँसुरी हुँ म मिठो धुन त कहाँ दिन सक्छु र गरिबको छोरो हुँ म माया बाहेक के नै दिन सक्छु र हेलो दाई के छ खबर खाना भयो म अमले साथ सुकाचुरीबाट एकल तामाङ युकेश भोलन म मेरो फ्रेन्ड समीर सुमन अभिषेक र रिम्यान र छोरी ज्ञानी सम्झना मन्जु तारा उसायन मेरो सिस्टर शर्मिला शान्ता अस्मिता सङ्गीता र लास्टमा मेरी मन कि कान्छीलाई मिस यु भनेर लेख्नु भएको छ ल एकल तामाङ युकेश भोलन जीको म्यासेज हो है अगाडिको चाहिँ पढ्दा फर्स्ट लाइन त राम्रै लागेको थियो फुटेको बाँसुरी म मिठो धुन त कहाँ दिन सक्छु र गरिबको छोरो हुँ म माया बाहेक के नै दिन सक्छु र भन्नुभएको छ अब खासमा अब लेनदेनको कुरो पनि त होइन नि होइन माया भन्ने चिजमा के हो कुरो हो साथीहरू यसो राय तपाईँहरूको भ्यू पनि यसो दिनु होला है त अर्को म्यासेज छ म मरिन खोला 6 सरलाई नारायण खोला रहेछ मरिन खोला भनिदिएँ क्या मैले चाहिँ फेरि नारायण खोला 6 सरलाईबाट सचिन मगर मैले रोज्नु भएको गीत चलचित्र प्रेम गीतको सुनाइदिनु न है दा मेरो साथी भन्नुपर्दा अस्मिता तामाङ एएनजे भनेर लेख्नु भएको छ ल अरू चाहिँ म्यासेज इन्कम्प्लिट जस्तो लाग्यो फेरि पनि यसो ट्राई गर्नु होला है त सरलाइका मित्र तपाईँको गीत चाहिँ भोलि बज्छ है आजलाई चाहिँ मैले के भन्ने आज सुरुमै 3 गीत मैले एकदम सेलेक्ट गरेर ल्याइसकेको छु सो आजलाई सरी साथीहरू यिनै गीतहरू बन्दैछन् रमाइला छन् नयाँ छन् तपाईँले सुन्नु भएको छैन होला सुन्नुहोस् होइन अरू गीतहरू फेरि बजिहाल्छ नि बिस्तारै बिस्तारै नयाँलाई पनि त चान्स दिनु पऱ्यो नेक्स्ट हाइदा खाना भयो लेख्नु भएको छ एकदम खाना तनक टिकटकको अपलोड गराइसक्यो. आई एम मेनुका तामाङ फ्रम बेलगारी तिन नरकटे. द माई फ्रेन्ड्सलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु भनेर लेख्नु भएको छ. ल थ्याङ्क यू सो मच नरकटेका मित्र मुनाजी है, मुना तामाङ मैले अघि अर्कै भने जस्तोलाई. हाई द खाना भयो अनि म मेरो मनको राजालाई लभ यु एन्ड मिस यु भन्न चाहन्छु. म रविना मगर लेख्नु भएको छ. ल रविनाजी हो उहाँको मनको राजालाई चाहिँ उहाँले एकदम माया गरिरहेको छु सम्झिरहेछु भनेर लेखेर पठाउनु भएको छ है त. नेक्स्ट म्यासेज, हेलो दा माम खानुभयो त, म कोपिला एस चियाबारीबाट अल फ्रेन्ड्सलाई गुड नाइट भन्न चाहन्छु भनेर लेख्नु भएको छ. थ्याङ्क यू सो मच कोपिलाजी. अब यहाँहरूको नेक्स्ट टाइमको म्यासेज चाहिँ मैले प्रतीक्षा गरिरहनु हुन्छ सबैजनाको है. भन्ने भन्नु नभन्नु आफ्नो ठाउँमा छ, तर म्यासेज चाहिँ एकदम तपाईँहरूको आइरहोस् यो कुरा चाहन्छु, किनकि हामी एसएमएस 92 तपाईँकै एसएमएसमा निर्भर रहनेछौँ. तपाईँकै माया हो त्यो भन्ने कुरा, र तपाईँको असै अब के छ भन्नपर्ने कुराहरू, कसैलाई सूचना होइन, अरू विभिन्न कुराहरू के छ, शुभकामना जे पनि तपाईँले चाहिँ यहाँबाट व्यक्त गर्न सक्नुहुन्छ. सो त्यसको लागि यदि भर्खरै कोही साथीले सुन्नु भएको छ र म्यासेज गर्ने आइडिया थाहा छैन भने जानुहोस् मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस् र तपाईँको म्यासेज लेख्नुहोस्, नेम लेख्नुहोस्, एड्रेस लेख्नुहोस्, पठाउनुहोस् 7799. यदि गरिसकेपछि तपाईँको म्यासेज आउनेछ हामीसँग. नेक्स्ट म्यासेज, हाई दा खाना खानुभयो, लेख्नु भएको छ. खाना भइसक्यो, तपाईँले खानु भएको छ कि छैन कुनै. आई एम उषा लामा, म चाहिँ क्लास 10 पढ्ने अल फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु भनेर लेख्नु भएको छ. ल कहाँको क्लास 10 पढ्ने हो, जे भए पनि उहाँले धेरै सम्झिनु भएको छ उषाजीले है. अब उषाजीलाई चिन्नुहुने अरू साथीहरू क्लास 10 को हुनुहुन्छ उहाँले थाहा पाइसक्नु भएको छ कि उषाले म्यासेज गरेर रहेछ भनेर, तर मैले थाहा पाउँछ किन. एनिवे थाहा पाउनुपर्ने मान्छेले थाहा भइसकेपछि अरूले थाहा नपाएर पनि खासै केही फरक पर्दैन होइन. नेक्स्ट म्यासेज, हाई दा नमस्ते माम भयो त, आई एम समीक्षा लामा पल्लो रामपुरबाट. माई फ्रेन्ड यु, राज, लीला, अनुष्का, अन्जान, रोहित, आयुष, राज, प्रतिमा, रविन, एमबी, प्रज्वल, बिमला, टिका, मोनिका एन्ड एन एन्ड एन फ्रेन्डलाई 143 भनिदिनु ल. ओके बाई भन्नुभएको छ. ल मैले भनिदिइसकेँ है त. हाई दा खाना भयो, मेरो त मेरो र के लेख्नु भयो, मेरो र बाबा, यो चाहिँ बिरालो चाहिँ बेलानको बेला के गर्नु पर्दा होला यार. यहाँनिर फेरि म्यासेज यहाँ नबुझिरहेको होला, बिरालो आएर झन् पुरै के गर्दै तनाव गर्दै. र बाबा ली र साथीहरूलाई धेरै मिस गरेको छु. बाबा ली भनेको छ के हो मैले बुझिनँ है त मित्र. मिस गरिरहेको छु, कसैलाई पनि बिर्सेको छैन नि भन्दै दा एउटा दामी सङ प्ले गरिदिनु है. म सिन्धुलीको मित्र युवराज कुमार, बाई द ह्याभ अ स्विट ड्रिम भनेर लेख्नु भएको छ. ल युवराजी थ्याङ्क यू सो मच, गीत त हामी दामी दामी बजाइहाल्छौँ होइन, यो कुरोमा तपाईँ एकदम ढुक्क भएर बस्नु होला. हेलो सुमन ब्रो, हाउ आर यु लेख्नु भएको छ. ए आइएम फाइन होइन. को हुनुहुन्छ मित्र, तपाईँको चाहिँ नाम छैन एसएमएसभित्र, के गर्नु, ह्याभ यु ह्याभ अ डिनर भनेर लेख्नु भएको छ. पक्कै पनि डिनर फिनर होइन, लन्च सब कुरो भइसक्यो टन्च. अब आयो अर्को म्यासेज, यति बेला रहेको छ. हाई दाई के छ, खाना भयो त, आई एम भोजराज विकल, आई लाइक दिस प्रोग्राम, म मेरो साथीहरूलाई मिस यु एन्ड लभ यु अनि मेरो मन मुटुको साथीलाई पनि मिस गरिरहेको छु भन्छु है दा भनेर लेख्नु भएको छ. ल थ्याङ्क यू सो मच. अब ककललाई मिस गरिदिनु भएको छ सबै कुरो ट्याक्को लेखेर पठाउनु सक्नुहुन्छ. सरी दा अल फ्रेन्ड्समा एएनएएन भएछ भनेर लेख्नु भएको छ. अघि भर्खरको म्यासेजमा मैले एएनएएन भनेको थिएँ नि त होइन, ट्याक्क आइहालेछ क्या. फेरि अब के गर्नु, साथीहरू बुझ कि भएपछि पनि धेरै कुरो भनिरहनु नपर्ने है. अर्को म्यासेज, हाई दा के छ खबर, सन्चै हुनुहुन्छ, खाना भयो, मेरो साथी भास्कर थापालाई सम्झेको छु भनिदिनु ल. ल मैले भनिदिइसकेँ, भास्करजीलाई एकदम सम्झिरहनु भएको छ, कलले भन्नु होला होइन, एकैछिनपछि आउँछ कि नाम. मरिन खोलादेखि हो सरिता देवकोटा. ल सरिताजीले सम्झिनु भाइ भास्करजी तपाईँलाई मरिन खोलाबाट, तपाईँको नि म्यासेज एउटा हुइकिहाल्नु पऱ्यो नि त अब होइन, एक सम्झाइले त फेरि अलिकता गाह्रो पारिदिएला नि त. नेक्स्ट म्यासेज, हाई दा के छ खबर, खाना भयो त हजुरको, मेरो अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल दा. आई एम सबिना मोक्तान फ्रम खनिया खर्क. ओके बाई गुड नाइट भनेर लेख्नु भएको छ. ल थ्याङ्क यू सो मच सबिनाजी, नेक्स्ट टाइम तपाईँको म्यासेज पढ्न पाइयोस्. अर्को छ म्यासेज, हाई दा नमस्ते, हाउ आर यु लेख्नु भएको छ. मि फाइन, आई एम पवित्रा मगर फ्रम जरायटार, हाल बेलघारी. दा मेरो अल फ्रेन्ड्सलाई बिर्सेको छैन, हल्का बिजी भएकोले कल गर्न सकिनँ, सरी भन्न चाहन्छु दा, नेक्स्ट टाइम मिट यु बाई भनेर लेख्नु भएको छ. ल थ्याङ्क यू सो मच पवित्राजी. अब साथीहरूले बुझिसक्नु भयो तपाईँ बिजी हुनुहुन्छ, तपाईँले कल गर्न पाउनु भएन, तर पनि बिर्सिनु भएको छैन, सम्झिरहनु भएको छ भन्ने कुरा तपाईँको म्यासेजबाट थाहा भइसकेको छ. सो यसमा रिसाउने त कुरै भएन नि होइन त. अर्को म्यासेज छ, हेलो दा गुड इभिनिङ, सन्चै हुनुहुन्छ अनि खाना खानुभयो त. आज म चाहिँ मेरो अल अल फ्यामिली एन्ड फ्रेन्ड्सलाई मिस यु लभ यु भन्न चाहन्छु. लङ्गुर खोलाबाट प्रकाश थापा भनेर लेख्नु भएको छ. ल प्रकाशजी धेरै धेरै धन्यवाद. तपाईँको म्यासेज पढ्दा पढ्दै हेर्नुहोस् कसो यहाँनिर आएर लगेन यार, पुरै साइलेन्ट बजार आइहाल्यो त म त एकैछिन त ढक्क म्यासेजै पढ्न रोकेँ भने है. हाई दा खाना भयो अनि अन्जान दाको के छ नि हुनुहोस् ए पुरै बिन्दास. हामी दुईजनाको बिन्दास भएपछि तपाईँहरूलाई पनि पुरै बिन्दास बनाउने कोसिसमा हुन्छौँ कि हामी चाहिँ. नखानु भएको भए आउनु है लेख्नु भएको छ. ल अब आजलाई त भइहाल्यो होइन मित्र, कुनै दिन मिल्यो भने आउँला नि त. म सिन्धुली पानी ट्याङ्कीबाट ए युवराज कुमार, मेरो घर परिवारलाई र मेरो बेस्ट साथी एसलाई धेरै मिस गरिरहेको छु हे दा बाई बाई भनेर लेख्नु भएको छ. ल युवराजजीले पनि पुरा एसलाई मिस गरेर म्यासेज गरिरहनु भएको छ. खाना खानको लागि पनि इन्भिटेसन छ होइन अन्जन, भोलि चाहिँ यसो मिलाएर दिउँसोतिर टक्क जानुपर्छ होइन. ल युवराजजीलाई पनि यो जानकारी रहोस्. नेक्स्ट म्यासेज, हेलो दाई के छ, आई एम मनिषा तामाङ कनपा दुई दरलामीबाट, माई फ्रेन्ड्स माया अनिता शारदा प्रतिमा अनिसालाई मिस यु भन्न चाहन्छु कि बाई भनेर लेख्नु भएको छ. थ्याङ्क यू सो मच मनिषाजी. अर्को म्यासेजमा आज गएँ चाहिँ म यति बेला. हाई दा नमस्ते, आई एम समीक्षा लामा पल्लो रामपुरबाट, मेरी साथी लीला प्रतिमा मोनिका टिका बसन्ती मनिषा बिमला एन्ड अल फ्रेन्ड्सलाई मिस यु लभ यु भनिदिनु ल. ओके बाई भनेर लेख्नु भएको छ. ल मैले भनिदिइसकेँ है, एकदम धेरै समीक्षाजीले चाहिँ सबैलाई सम्झिरहनु भएको छ, माया गरिरहनु भएको छ. एउटा म्यासेज लिँदैछु अर्को पनि. हाई दा के छ खबर, सन्चै हुनुहुन्छ लेख्नु भएको छ. एकदम सन्चै हो म चाहिँ. म मिलन चोकबाट दीपिका तामाङ, आमाको वचन काट्दैनन् ए आमाको वचन काट्नु हुँदैन, बाबालाई कहिले ढाँट्नु हुँदैन. हँ बुझ्नुभयो साथीहरू, एकदम ज्ञान गुणका कुराहरू आउँछ, कहिले कहिले हाँसो उठ्ने कुराहरू आउँछ होइन. सबै कुराहरू मिक्स एकदम चटपटै पारामा चाहिँ हामी गइरहेको हुन्छौँ. त्यस कारणले चटपटै पनि एकदम दामी हुन्छ नि. धेरै कुरा मिसिसकेपछि यहाँ पनि धेरै थरी साथीका धेरै थरी कुराहरू मिक्स भइसकेपछि त्यहाँनिर बब्बाल किसिमको चटपटै बन्छ क्या. एसएमएस 92 पनि है. आमालाई कहिल्यै आमाको वचन काट्नु हुँदैन, बाबालाई कहिले ढाँट्नु हुँदैन, जन्म दिने आमा बाबालाई पन्चाएर वाइफको गाला कहिले चाट्नु हुँदैन. वा वा वा ल उयो चाहिँ नि म्यासेज पठाउनु भएको मित्र चाहिँ को पर्नु भएको नि कि कसो ए दीपिका म तामाङ. ल अब दीपिका तामाङले नै यस्तो म्यासेज लेखिसकेपछि चाहिँ उहाँले पक्कै पनि आफ्नो आमा बाबालाई एकदम हेरविचार गर्नुहुन्छ भन्ने कुरा चाहिँ मैले विश्वास गरेँ. कि कसो दा हि भनेर लेख्नु भएको छ. कुरो माई फ्रेन्ड्सलाई मिस यु भन्छु ल बाई दा लेख्नु भएको छ. थ्याङ्क यू सो मच दीपिकाजी. कुरो मात्र होइन, यो म्यासेजलाई चाहिँ एकदम तपाईँले चाहिँ के गर्नु भनेदेखि अब एप्लाई गर्नुहोस् है. नेक्स्ट म्यासेज लिनुभन्दा अगाडि तपाईँलाई प्रोग्रामको बारेमा जानकारी गराउँ. सुन्दै हुनुहुन्छ सिन्धुली जिल्लाकै पहिलो रेडियो स्टेसन हो रेडियो सिन्धुलीगढी एफएम 92 MHz. बजिरहेको प्रोग्राम हो एसएमएस 92. आउने गर्दछ सोमबार मङ्गलबार र बुधबारको साँझ 8 बजेदेखि करिब करिब 8:45 8 बजेर यति बेला 23 मिनट गइसकेको छ. हामी तपाईँकै म्यासेजहरू रफ्तारका साथमा पढिरहेका छौँ. तपाईँ म्यासेज गर्न चाहनुहुन्छ भने जानुहोस् मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, तपाईँको म्यासेज लेख्नुहोस्, नाम ठेगाना लेखेर पठाउनुहोस् 7799 मा. हाम्रो स्पोन्सर पार्टनर ग्यालेक्सी एकाडेमी, जहाँ धुरा बजारमा गएर तपाईँले सिक्न सक्नुहुनेछ कम्प्युटर कोर्स, ल्याङ्ग्वेज अनि अन्य चाहिँ लेभलका जुनसुकै सब्जेक्टको जुनसुकै लेभलको ट्युसन कोचिङ क्लासहरू लिन सक्नुहुनेछ. जसको लागि फोन नम्बर 0475206067, यसो बुझ्नको लागि है, फेरि ट्युसन लिनको लागि चाहिँ फोन नम्बर होइन नि, फेरि फोनबाटै ट्युसन लिन खोज्नु होला है त. अनि त्यसपछि मोबाइल नम्बर चाहिँ 9804168003 चाहिँ तपाईँले फोन गरेर अरू कुरो जानकारी पाउन मन लाग्यो भने, जान्न मन लाग्यो भने चाहिँ कल गर्न सक्नुहुन्छ. अहिलेलाई भने अर्को म्युजिकल ब्रेकतर्फ जाने बेला भइसकेको छ. तपाईँ भने सुन्दै रहनुहोस्, पठाउँदै गर्नुहोस् म्यासेज. एकैछिन पछाडि आउनेछु, कतै नजानु होला. Jani na jani, jani na jani, jani na jani, jani na jani, lots of money, money, sunny, sunny, sunny. We talk on the celly, lemon beer daily, whiskey ko tampo su tala belly, mommy na tante na buka si holy, saathi ke kanchu, bache out to holy, good girls, bad girls, my boy, bad usko dirty moves, pushing girl, rat a tat ass, the best I ever had, so they happy never sad, cause I'm sexy, mean to, without putting mad. Sigali बैसल भाका सुरिलो भाका परिजै चारा तिमी बाबाला बारुले कम्बर फंक्सी जे चारा केटाहरू भुटुकै हुन्छ मार्दैनन् पानी मार्दैनन् पानी मार्दैनन् पानी मार्दैनन् पानी लस मानी मानी सानी सानी नानी परेली रिन्छी चढ्यो छ पानी परेली रिन्छी चढ्यो छ पानी कल्लो खोज्छौ खोज्छै त्यसै जानी नजानी जानी नजानी जानी नजानी जानी नजानी ओके सानी नानीको बल्दो जवानी भनेर आएको थियो. अब पुरा कतातिर पनि व्यस्त भएर होइन त्यस्तै भयो. एकदम रमाइलो साङ्गीतिक आवाज पुरै नाच्नु भयो होला, झुम्नु भयो होला, रमाउनु भयो होला भन्ने विश्वासको साथमा चाहिँ मैले यो गीत तपाईँको लागि राखेँ. पक्कै पनि प्रतिक्रिया सल्लाह सुझावको लागि त एनी टाइम तपाईँले जस्तो सुकै पनि हामीलाई रेस्पोन्स गर्न सक्नुहुन्छ होइन. त्यसको लागि अब प्रोसेस त उयो म्यासेज गर्नुहोस् त्यही स्टाइलमा होइन. मैले अब ग्यालेक्सी एकाडेमीको बारे पनि भनिसकेँ. अरू कुरो चाहिँ त धेरै नभनौँ, म्यासेज पठाउँदै रहनु होला किनभने तपाईँको म्यासेज हामी पढ्नेछौँ प्रोग्राममा. रमाइलो गर्नेछौँ, बस्नेछौँ, यो साँझलाई रमाइलो बनाउनेछौँ. यति बेला अर्को म्यासेज लिइरहेको छु म तपाईँ साथीहरूको. हाई दा, के छ खाना भयो? आई एम निल एनपिएल फ्रम साङबाले. मेरो अल फ्रेन्ड्सलाई मिस यु भन्छु र चुरेमा हुने इन्दुलाई पनि मिस यु भनिदिनु है दा, बाई भनिदेख्नु भएको छ. ल मैले भनिदिइसकेँ होइन, उहाँले सुन्नु भएको छैन भने छेउछाउमा साथीसँगी कसैले सुनिरहनु भएको छ भने यसो भनिदिनु होला है त. इन्दुलाई धेरै धेरै मिस गरिरहेको छ अरे साङवालेबाट निल एनपिएलले भनेर. ल थ्याङ्क यू सो मच. नेक्स्ट म्यासेज छ, हाई दा के छ खबर? म मेरो सम्पूर्ण फ्रेन्ड्सलाई मिस गरिरहेको छु भनिदिनु है. म रातमाटा सुदीप श्रेष्ठ भनेर लेख्नु भएको छ. थ्याङ्क यू सो मच सुदीपजी. नेक्स्ट टाइम तपाईँको म्यासेज पढ्न पाइयोस्, फर्स्ट टाइम पढ्न पाइयो जस्तो लागिरहेको छ तपाईँको म्यासेज. अर्को म्यासेज छ, हेलो दा के छ हाल खबर? खाना खानुभयो त? मेरो सब साथीहरू सबैलाई मिस गरिरहेको छु भनिदिनु है दा, बाई. कनपचार साङवालेबाट समीर अधिकारी भनेर लेख्नु भएको छ. समीरजी थ्याङ्क यू सो मच. नेक्स्ट टाइम पनि तपाईँको म्यासेज पढ्न पाइयोस्. अर्को म्यासेज छ, हाई दा नमस्ते, के छ खबर? खाना भयो त दा? हजुरको, म भद्रकालीबाट प्रकृति तामाङ सबै साथीहरूलाई मिस गरिरहेको छु भन्न चाहन्छु है दा. गुनास होइन हो दा, दुर्गा है, धेरै मिस गरिरहेको छु भन्न चाहन्छु है. ओके दा, बाई बाई, गुड नाइट भनेर लेख्नु भएको छ. अब हेर्नु न कहिले कहिले आँखा नि कस्तो हुन्छ भनेदेखि दुर्गालाई पनि गुनास पढ्न पुगेछ. हुन त राम्रै हो त्यो पनि होइन, नराम्रो कुरा त भनिएन तर पनि अब कहाँको दुर्गा कहाँ गुनास देख्ने पनि होइन, अब त्यो के भन्ने. अब नेक्स्ट म्यासेज, हाई दा के छ खबर? म अर्चनाली लेख्नु भएको छ. क्या अर्चनाली भनेको छ के हो? मैले कुरो अलिक बुझिनँ क्या. एकै ठाउँमा छ है, अर्चना सिन्जाली भनेर त उताबाट मलाई इसारा आयो होइन, बिचमा अर्चना प्लस सिन्जाली भएर अर्चनाली भए जस्तो लाग्यो. आई मिस एन्ड लभ माई आई मिस एन्ड लभ यु भनेर लेख्नु भएको छ. कसलाई थाहा छैन, माई नेम सुभाष श्रेष्ठ. ला मैले त पुरै फ्ल्यास गरिदिने त अगाडि सर्ट फर्ममा लेख्नु भएको थियो, जे भए पनि फरक परेन. ल अर्चनालीलाई चाहिँ धेरै मिस गर्नुभएको रहेछ क्या सुभाषजीले, कुरो यहाँ आएर बुझ्छ नि त. हल्लो ब्रो वाट्सअप भनेर लेख्नु भएको छ. अब वाट्सअप भन्दा त अब के हो त्यो, माथि के छ भन्नुभयो? माथि यस्तो हेर्दा चाहिँ बत्ती छ होइन, अरू त अब केही नै छैन. फ्यान सान राख्न मिलेन यहाँनिर है, बल्ब छ चार पाँचवटा त्यति हो. ह्याभ यु इटन युर मिल भनेर लेख्नु भएको छ. मिस यु एन्ड माई अल फ्रेन्ड्स हु नो मी भनेर लेख्नु भएको छ. तर नाम चाहिँ लेख्नु भने कि अब कसले तपाईँलाई चिन्नु भयो त त्यो कुरो थाहा भएन होइन. अब सब नचिन्ने साथीहरूको लागि चाहिँ भयो तपाईँको डेडिकेसन. नम्बर रहेको छ 482 नम्बर हुने साथीको चाहिँ म्यासेज हो यो. नेक्स्ट म्यासेज, हाई दा के छ? आई एम सफ्रा. सफ्रा है त, सफ्रा कस्तो नाम हो यो. अल फ्रेन्ड्सलाई मिस यु ओके भनेर लेख्नु भएको छ. ल 441 हुने साथीको म्यासेज हो यो. नेक्स्ट म्यासेज, हेलो दा के छ खबर? मेरो फ्रेन्ड्सलाई मिस यु एन्ड फ्यामिलीलाई पनि. म न्यू फ्रेन्ड ल, म सुशीला मगर मरिनबाट हँ ओके दा सी यु टुमारो बाई कतै फेरि मैले अन्त मरिन त परिनँ भनेको छु फेरि रामसँग हेरेँ क्या अघि चाहिँ नारायण खोला रहेछ मरिन खोला भन्ने यता पनि फेरि झुकेँ कि भनेर हेरिहालेको अर्को म्यासेज म देव खड्का कमलामाइ टेन सिसनेरीबाट म यो प्रोग्राम मार्फत मेरो फ्यामिलीलाई धेरै माया भन्न चाहन्छु है बाई भनेर लेख्नु भएको छ ल थ्याङ्क यू सो मच अर्को म्यासेज छ हाई दा खाना भयो म लाम्पान्टार रेणुका लामा अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल ओके बाई भनेर लेख्नु भएको छ ल थ्याङ्क यू सो मच रेणुकाजी मैले भनिदिइसकेँ सम्पूर्णलाई धेरै धेरै सम्झिरहनु भएको छ रेणुकाजीले लाम्पान्टारबाट पठाउनु भएको म्यासेज हो पालो तपाईँको हो पठाउनुहोस् एसएमएस गर्नको लागि जानुहोस् मोबाइलको म्यासेज बक्समा टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् र तपाईँको म्यासेज लेखेर नाम ठेगानासहित पठाउनु 7799 यति बेला अर्को म्यासेज छ हाई दा के छ खबर मि एन्जिला बस्तीपुरबाट दा म मेरो मम्मीलाई सम्झिरहेछु है भन्दै छुट्टिएँ ओके बाई बाई गुड नाइट भन्ने लेख्नु भएको छ अब बाई बाई नै भन्ने बेला भइसक्यो र भने म त जसँगै भएँ नेक्स्ट म्यासेज लभ एन्ड स्मोक क्यानट बी क्यान्सल्ड होइन त के लेख्नु भयो दा अनि खाना भयो त मेरो अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल आई एम सृजना हो कि दा ह्याभ अ स्विट ड्रिम बाई दा भनेर लेख्नु भएको छ ल सृजनाजीलाई थ्याङ्क यू सो मच म्यासेज गरिदिनु भयो नेक्स्ट टाइम पनि म्यासेज चाहिँ पढ्न पाउँ है त तपाईँको नेक्स्ट म्यासेज हेलो हेलो बन्धु बन्धु लेख्नु भयो कि बन्धु लेख्नु भएको छ होइन बन्धु लेख्नु भयो कि के छ खाना भयो त अनि बुवा मम्मी दिदीलाई मिस यु भन्न चाहन्छु ओके बाई नेक्स्ट एसएमएसमा भेटौँ होला ओम बराल रानीचुरी मरङ्गेटार भनेर लेख्नु भएको छ बेलानको बेला हाँस्नुपर्छ त आमा बुवालाई सम्झेर म्यासेज पठाउँदा हाँस्छ नभए के गर्नु अब अरूलाई भए काली अब सालीलाई सम्झिँदाखेरि नहाँस्ने अब आमा बुवालाई सम्झिँदा हाँस्ने अब के गर्नु यो संसार यो के भन्छ विचित्रको संसार होइन यस्तै छ के गर्नु अब हाँस्नै हाँस्दै गर्छौँ दुनियाँको काम त्यस्तै हो हाँसुन् होइन तर तपाईँ भने म्यासेज पठाउँदै गर्नु होला नेक्स्ट म्यासेज हाई दा खाना भयो हालखबर के छ नि म सरिना लामा फ्रम धुरा ओके बाई भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच सरिनाजी नेक्स्ट टाइम पनि म्यासेज गर्दै गर्नु होला हेलो सुमन दाई थिङ्क यु आर फ्याट ओहो आई थिङ्क यु आर फ्याट भनेर लेख्नु भएको छ अब फ्याट हो कि थिन हो कि अब कस्तो हो त्यो कुरो त अब मैले भन्नै नपर्ने होइन अब तपाईँ चाहिँ अब यसको लागि चाहिँ तपाईँ के गर्न सक्नुहुन्छ भन्दाखेरि त ठिक छ तपाईँको गेस्ट चाहिँ मिल्यो अहिलेलाई होइन अब म अलिकति धेरै मोटै छु जे भए पनि आई एम मुकेश बुढाथोकी कहाँबाट पठाउनु भयो मुकेशजीले त्यो चाहिँ मलाई थाहा भएन होइन मुकेशजी तर तपाईँ गेस्ट चाहिँ खतरा गर्नुहुँदो रहेछ ल अब तपाईँहरू मलाई हेर्न भन्दा पनि प्रोग्राम सुन्नको लागि चाहिँ मैले बाहिरको साथीहरूलाई चाहिँ यसो हल्का इन्फर्म गराएँ होइन जो जो चाहनुहुन्छ चाहिँ यो प्रोग्राम पछि पनि सुन्नलाई भनेदेखि तपाईँहरू ट्याक्क जान सक्नुहुनेछ कहाँ भनेदेखि फेसबुकमा फेसबुकमा गएर टक्क सर्च गर्नुहोस् cj.barl.1 सर्च गर्नुहोस् ट्याक्क त्यहाँनिर चाहिँ प्रोग्रामको लिस्टहरू आउँछ तपाईँले त्यहाँ प्रोग्राम सुन्न सक्नुहुनेछ सँगसँगै डाउनलोड गर्न मन लाग्यो भने डाउनलोड पनि गर्न सक्नुहुन्छ है त अरू कुरो भने त्यस्तै उस्तै हो नेक्स्ट म्यासेज हेलो के छ दा तिमालबाट आई एम सरिता तामाङ प्रोग्राम राम्रो छ ओ मेरो भाइलाई लभ यु भन्छु ल भनेर लेख्नु भएको छ ल कति माया गरेर सरिताजीले चाहिँ आफ्नो भाइलाई एकदम लभ यु भन्छु ल भनेर म्यासेज गर्नुभएको छ थ्याङ्क यू सो मच सरिताजी तिमाल भनेको पक्कै रामेसाप हो त जस्तै लाग्यो मलाई चाहिँ होइन सिन्धुलीको पनि कतातिर रहेछ भने यसो फेरि अर्को म्यासेजमा जानकारी गराउनु होला है त नेक्स्ट म्यासेज हेलो दा मेरो अल फ्रेन्ड्सलाई मिस गर्दैछु भन्दै भनिदिनु ल त्यसपछि लम लामा कुसुम लेख्नु भएको कि लम एलएएम मात्र छ है त कुसुम फ्रम खट्टार ल कुसुमजीलाई धेरै धेरै धन्यवाद अरू कुरो बिस्तारै बुझौँला अर्को म्यासेज छ हाय सुमन बा ओएमजी आज मैले त साथीलाई एक मुक्का दिएको त साथीको त 32 दाँत पो झरेछ बाई दा म दिवस गुड नाइट दिवस लास्टमा चाहिँ दा नै लेखिदिनु भएको छ होइन नभए त झन्डै झन्डै बर्बाद पार्नु भएको यार पुरै तपाईँले चाहिँ कस्तो मान्छेलाई चाहिँ मुक्का हान्नुभयो होला त साथी भनेपछि यो भर्खर यो 4-5 भएको हुनुपर्छ साथी है एक मुक्कामा 32 दाँत झन्यो भने त अरू त होइन पत्याइनँ मैले ल अर्को म्यासेज छ हाउ द हाउ आर यु इट्स मी सन्दीपा फ्रम रायडी आई लाइक दिस प्रोग्राम भेरी मच एन्ड इट इज माई बेस्ट प्रोग्राम सो अपकमिङ सङ आई वान्ट टु डेडिकेट माई फ्रेन्ड्स सच एज कृषला सुस्मिता उत्तम रचना विनिता आशिक इटिसी एज वेल एज फर माई टिचर्स अफ सिन्धुलीगढी बोर्डिङ ओके गुड नाइट बाई द हेभ अ स्विट ड्रिम भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच सन्दीपाजी तपाईँको म्यासेजको लागि नेक्स्ट टाइम पनि तपाईँको चाहिँ म्यासेज हामी कुरिरह हुन्छौँ हाई द म सिम्पल कान्छी लामा अब एमओ लेख्नु भएको छ म त होला नि म सिम्पल कान्छी लामा तामाङ खाना खानुभयो अल फ्रेन्ड्सलाई लभ यु भनिदिनु ल दा लेख्नुहोस् ल सिम्पलजी मैले त पुरै साथीहरूलाई लभ यु भनिदिइसक्यो है अर्को म्यासेजतर्फ जाँदैछु म यति बेला हेलो दा नमस्ते नमस्कार आई लाइक दिस प्रोग्राम ढुङ्गामुनिको दुबो मौलाउन पनि सक्छ तिमी बिनाको जीवन बौलाउन पनि सक्छ वा वा वा है तर नबौलाउनुहोस् मेरो भन्नु थियो त्यो अरू केही छैन हाई दा के छ खाना खानुभयो त आई एम प्रकाश थापा मगर फ्रम लङ्गुर खोलाबाट आज म चाहिँ मेरो अल फ्रेन्ड्सलाई मिस यु आई लभ यु भन्न चाहन्छु है बाई द गुड नाइट भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच तपाईँलाई धेरै धेरै धन्यवाद अर्कोचोटि पनि म्यासेज गर्दै गर्नु होला अर्को म्यासेज छ हाई दा दर्शन है खाना भयो त हजुरको के छ खबर सन्चै हुनुहुन्छ भोकलाई भोकले भन्दैन बासी भात निन्द्राले भन्दैन रित्तो खाट लासले भन्दैन मसान घाट प्रेमले भन्दैन जात्रवात ओके दा म राम शरण सिन्धुली भिमानबाट अनि अल फ्रेन्ड्सलाई आई मिस यु भनिदिनु ल ओके गुड नाइट दा भनेर लेख्नु भएको छ ल थ्याङ्क यू सो मच तपाईँलाई राम्रो म्यासेज गरिदिनु भयो धेरै धेरै धन्यवाद होइन अब अर्को म्यासेज लिँदैछु म यति बेला हाई दा नमस्ते म सुजिका तामाङ सरलाईबाट मेरो सबै फ्रेन्ड्सलाई मिस यु भनिदिनु है दा बाई दा राम्रोसँग बस्नु फुर्सद भए फेरि भेट्न आउँला पिर्न नलिने रे ल मलाई होला यस्तो म्यासेज लेख्नु भयो होइन अब फुर्सद भने तपाईँ धेरै बिजी हो त ओएमजी ल ठिक छ यस्तो फुर्सद मिलाएर म्यासेज चाहिँ दुई चारवटा फ्याँकिदिँदै गर्नु है बेला बेलामा अर्को म्यासेज छ हेलो ब्रो के छ नि खबर आई एम मुनालाई मुनाली लेख्नु भयो कि मुनाली सुनवार फ्रम भद्रकाली चार मैबले एन्ड डु यु दा यो प्रोग्राम मलाई किटक्याट चक्लेट जस्तै स्विट लाग्छ के अनि मेरो फ्यामिली एन्ड फ्रेन्डहरूलाई एकदम नै मिस गरिरहेको छु भनेर भनिदिनु ल अनि मेरो दुश्मनहरूलाई चाहिँ अलवेज हेट गर्छु है अनि दा मलाई त यति रिस उठ्छ कि जति कन्ट्रोल गरे पनि कन्ट्रोल आउट अफ कन्ट्रोल हुन्छ के सो एक सोल्युसन बताइदिनु ल ओके नेक्स्ट एसएमएसमा भेटौँला है त टाटा भनेर लेख्नु भएको छ ल अब एकदमै पुरै आगो टाइपमा चाहिँ रिस उठ्ने भएपछि के गर्ने होला त सोल्युसन यसको लागि भन्दाखेरि रिस उठेपछि तपाईँ के गर्नुहुन्छ सबैभन्दा पहिला भन्नुहोस् त तपाईँ रिस उठेपछि गएर ऐना हेर्नुहोस् ट्याक्क गएर पुरा ऐना हेर्नुहोस् तपाईँको रिस फाटै भएको छ ल एउटा सोल्युसन मैले दिएँ अब कतिको लागू गर्नुहुन्छ नि भोलि तपाईँले यसको चाहिँ कतिको यो आइडियाले काम दियो कि दिएन चाहिँ भोलि मलाई म्यासेज गर्नु होला है अब काम दियो भने ठिकै छ दिएन भने फेरि म अर्को म्यासेज अर्को आइडिया सोचौँला नि त सुन्दै हुनुहुन्छ एसएमएस 92 लास्टमा आउने आइसकेका छौँ हामी लास्टमा तपाईँको केही म्यासेजहरू म लिँदैछु म्यासेज तपाईँको हेलो दा किन भोट हजुरको किन भोट हजुरको आई एम प्रकाश थापा फ्रम लङ्गुर खोला अल फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु ल दा भनेर लेख्नुहोस् किन के खाना भयो त हजुरको लेख्नु भएको रहेछ केएन मात्र लेख्नु भएको छ अब केएनलाई के बुझ्ने क्या खाना भनेर चाहिँ कसरी बुझ्ने मैले होइन ओ एमजी डेन्जर भाषा आउनु थालिसक्यो होइन Hi bro, how are you? Do you have dinner? I am Dil, I do from Sindhuli. Today I am happy, so I love my sweetie. Okay, good night bro. Thank you so much. Aba happy hunda matra sweetie lai love you garne ho ki sad hunda pani ho mitra hai jeba pani aba maya chai gari rakhnu parcha ka sad hunda bhaye pani happy bhaye pani म भद्रकालीबाट अन्जन बमजन म धेरै दुखी छु दा किनभने मेरो मनको साथी पविता मदेखि आएको छ मदेखि आएको छ लेख्न चाहिँ के आएको छ कता आएको छ रिस आएको लेख्नु भएको होला रिस चाहिँ छैन आएको मात्र छ रिस अगाडि लेख्नु भएको रिस आएको हुन्थ्यो होइन आएको भए त राम्रै भयो नि त कसरी फकाउने होला बाई भन्ने लेख्नु भएको छ अब पकाउनको लागि के गर्नु पर्दैन एकचोटि डान्स गरिदिनुहोस् म अब गीत राखिदिन्छु तपाईँलाई एउटा मजाले डान्स गर्ने खालको होइन टक्क अब तर यति बेला फेरि सँगै हुनु नहुँदैन भोलि फेरि यही प्रोग्राम ट्याक्क सुनाएर तपाईँले चाहिँ फेसबुकबाट लास्टमा यो गीत सँगसँगै नाचिदिनुहोस् पुरै खुसी हुनु भएन छ भने नि म तपाईँलाई फेरि अर्को आइडिया दिउँला तर 100% खुसी हुनुहुन्छ ल अर्को म्यासेज, हेलो दा, हाउ आर यु, आई एम फाइन, लेख्नुभएको छ, एन्ड अल फ्रेन्ड्स मिस यु, लामपान्टारबाट रमेश श्रेष्ठ. थ्याङ्क यू सो मच रमेशजी, तपाईँको म्यासेज पढ्न पाइयो. अर्को अर्कोचोटि पनि तपाईँको म्यासेज पढ्न पाइयोस् है त. अर्को म्यासेज छ, हेलो दा, के छ खबर, आई एम तुलसा श्रेष्ठ, रानीचुरी दुई, सिरी डाँडा, मेरो कनप कल्पना सिसलाई लभ यु. हेचेरी गाएर मुखैमा हान्नुपर्ने यस्तो बेला चाहिँ झनक करिसुटर आउँछ मलाई के हेर. यस्तो रफ्तार म्यासेज पढिरहेको बिचमा आएर पुरै दिमाग खराब यार. हेलो दा, के छ खबर, आई एम तुलसा श्रेष्ठ, रानीचुरी दुई, सिर डाँडा, मेरो कल्पना सिसलाई लभ यु भन्न चाहन्छु. ओके, गुड नाइट भनेर लेख्नु भएको छ, थ्याङ्क यू सो मच. अब तपाईँको कल्पना सिसले चाहिँ प्रोग्राम सुनिरहनु भएको छ सायद. ल अब बाई बाई भन्दा भन्दै पुरै एकरो लागेर मान्छे हुर्कै जाने बेला भइसकेको छ. त्यस कारणले अब कसैलाई चाहिँ अब लडाउनु त भएन होइन. त्यस कारणले अब आजलाई भने जाने बेला भइसक्यो. के गर्ने, जान मन त थिएन है, तर पनि जानुपर्छ. आज गइएन भने फेरि भोलि के गरे आउने. जानुपर्ने बेला भइसक्यो. यति बेलासम्म सुनिदिनु भयो, धेरै धेरै धन्यवाद. म्यासेज गर्नुभयो, झन् धेरै धन्यवाद. तर तपाईँको म्यासेज आज आएन. मलाई थाहा छ कति साथीको म्यासेज आएन आज. सो तपाईँ दुखी नहुनुहोस्, किनकि तपाईँको म्यासेज हामी भोलि फेरि पनि लिएर आउनेछौँ. जाँदा जाँदै लास्ट म्यासेज लिँदैछु. हाई दा, के छ खबर, खाना भयो त? आई एम भीमस्थानबाट उमेश बस्नेत, ए टु जेडसम्मको साथीलाई अब बज्ने सङ सुनाउन चाहन्छु. ल दा, ओके बाई, गुड नाइट. ल दा लेख्नु भएको छ, ल थ्याङ्क यू सो मच मित्र. नेक्स्ट टाइम पनि म्यासेज पढ्न पाइयोस्. आजलाई भने म जाने बेला भइसकेको छ बाहिर. सो तपाईँ सम्पूर्णहरूलाई धेरै धेरै धन्यवाद. टेक्निकली सपोर्टको लागि अञ्जनलाई थ्याङ्क यू सो मच, टेक्निकलको लागि. त्यसै गरी स्पोन्सर पार्टनर ग्यालेक्सी एकाडेमीलाई पनि धेरै धेरै धन्यवाद. भन्दै भोलि फेरि ठिक 8 बजे भेट्ने बाचासहित आजको प्रोग्रामबाट म सुमन बराल छुट्टी. हेभ अ गुड नाइट, बाई बाई. वैसमा आ आ आ वैसमा आ आ आ मै मनी भरले तिमिनी ट्वाकुदि हो ओ ओ वैसमा आ आ आ मै पनि भरले तिमिनी ट्वाकुदि हो ओ ओ अहिले त उमेर ढल्किदै गयो तिमिनी छक्कर दि हो अहिले त उमेर ढल्किदै गयो तिमिनी छक्कर दि हो ढल्किँदै